سورة الحشر. بسم الله الرحمن الرحيم. سبح لله ما في السماوات وما في الأرض وهو العزيز الحكيم. هو الذي أخرج الذين كفروا من أهل الكتاب من ديارهم لأول الحشر. ما ظننتم أن يخرجوا وظنوا أنهم مانعتهم حصونهم من الله فأتاهم الله من حيث لم يحتسبوا وقذف في قلوبهم الرعب. يخربون بيوتهم بأيديهم وأيدي المؤمنين فاعتبروا يا أولي الأبصار. الله بازارِ مہربان جي نالي سان شروع، जेकी आसमाननि में आहे ऐं जेकी ज़मीन में आहे सो सभु अल्लाह जी पाकाई बयानु कंदो आहे ऐं उहो ग़ालिब हिकमत वारो आहे। अल्लाह उहो आहे जंहिं किताब वारनि मां काफ़रनि खे संदन घरनि मां पहिरीं ई वेढ़ में ॿाहिरि कढी छॾियो। ऐं मुसलमानो, उन्हनि जे निकिरण जो अव्हां को गुमान न कंदा हुओ ऐं उहे भाईंदा हुआ त अल्लाह जे अज़ाब खां संदन क़िला खेनि बचाइण वारा हूंदा। पोइ उतां वटुनि अल्लाह जो अज़ाब पहुतो जितां ॼाणंदा ई न हुआ। ऐं संदन दिलनि में अहिड़ी दहशत विधाई जो पंहिंजनि हथनि सां ऐं मुसलमाननि जे हथनि सां पंहिंजनि घरनि खे पाण ड्राहिण लॻा। तंहिं करे ऐं अखियुनि वारो इबरत वठो। ولولا أن كتب الله عليهم الجلاء لعذبهم في الدنيا ولهم في الآخرة عذاب النار. ذلك بأنهم شاقوا الله ورسوله وَمَن يُشَاقِّ اللَّهَ فَإِنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ. ऐं जेकॾहिं अल्लाह मथुन देस नेकाली न लिखी हा त खेनि ॿी तरह दुनिया में अज़ाब करे हा ऐं उन्हनि खे आख़िरत में बि बाहि जो अज़ाब आहे। इहो अज़ाब हिन करे आहे जो उन्हनि अल्लाह ऐं संदुसि पैगम्बर जी मुखालिफ़त कई ऐं जेको अल्लाह जी मुखालिफ़त कंदो त बेशक अल्लाह सख़्तु अज़ाब करण वारो आहे। ما قطعتم من لينة أو تركتموها قائمة على أصولها فبإذن الله وليخزي الفاسقين. اي مومنو، جيڪي خجن جا ون وڌيو يا انهن کي پنهنجن پاڙن تي بيٺل ڇڏيو سو الله جي حڪم سان ۽ هن لاءِ ته هو کافرن کي خوار ڪري. وما أفاء الله على رسوله منهم فما أوجفتم عليه من خيل ولا ركاب ولكن الله يسلط رسله على من يشاء والله على كل شيء قدير. ما أفاء الله على رسوله من أهل القرى فلله وللرسول ولذي القربى ولذي القربى واليتامى والمساكين وابن السبيل كي لا يكون دولة بين الأغنياء منكم وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا واتقوا الله إن الله شديد العقاب. انهن یعنی بنی نضير جي مالن ما جيڪو مال الله پنهنجي پیغمبر کي هٿ ۾ ڏنو ته تي اوان نقي گھوڙا ۽ نقي کي اٺ ڊوڙايا هئا، پر الله پنهنجن پیغمبرن کي جنهن تي وڻيس تنهن تي غالب كندو آهي، ۽ الله سڀ ڪنهن شيءِ تي وس وارو آهي. ॻوٺاڻن جي مالن مان جيڪي الله پنهنجي پیغمبر کي هٿ ۾ ڏنو سو خاص الله لاءِ ۽ پیغمبر لاءِ ऐं पैगम्बर जे माइटनि लाइ ऐं छोरनि ॿारनि ऐं मिसकीननि ऐं मुसाफ़िर लाइ आहे। इहो हिन लाइ आहे त उहो अव्हां मां दुनिया वारनि जे विच में ॾियण वठण में न अचे। ऐं जेकी पैगम्बर अव्हां खे ॾे सो वठो, ऐं जंहिंखां अव्हां खे झले तंहिंखे छॾे ॾियो, ऐं अल्लाह खां डिॼो, बेशक अल्लाह सख़्तु अज़ाब करण वारो आहे। للفقراء المهاجرين الذين أخرجوا من ديارهم وأموالهم يبتغون فضلا من الله ورضوانا وينصرون الله ورسوله أولئك هم الصادقون. والذين تبوأوا الدار والإيمان من قبلهم يحبون من هاجر إليهم ولا يجدون في صدورهم حاجة مما أوتوا ويؤثرون على أنفسهم ولو كان بهم خصاصة ومن يوق شح نفسه فأولئك هم المفلحون. والذين جاءوا من بعدهم يقولون ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. ऐं उहो फ़य जो माल उन्हनि हिजरत करण वारनि मिसकीननि लाइ बि आहे, जिन खे संदनि घरनि मां ऐं मालनि मां ॿाहिरि कढियो वियो, जेकी पंहिंजे अल्लाह खां फज़ल ऐं सदस रज़ामंदी तलबींदा आहिनि ऐं अल्लाह खे ऐं संदस पैगम्बर खे मदद ॾींदा आहिनि। उहे ई सचा आहिनि। ऐं उन्हनि लाइ बि आहे जिन दारुल इस्लाम यानी मदीने में ऐं ईमान में मुहाजरनि खां अॻु घर बणायो, जेको वटन लॾे अचे तंहिंखे दोस्त रखंदा आहिनि, ऐं जेकी मुहाजरनि खे ॾिनो वियो तंहिं बाबति पंहिंजनि दिलनि में का परेशानी न लहंदा आहिनि, ऐं ॿियनि खे पाण खां पसंदि कंदा आहिनि, तोड़ेक खेन को एहतियाज हूंदो आहे। ऐं जिन खे पंहिंजे नफ़्स जे हिरस खां बचायो वियो से ई छुटण वारा आहिनि। ऐं उहो माल उन्हनि लाइ बि आहे जेकी उन्हनि मुहाजिरनि ऐं अंसारनि खां पोइ आया, चवंदा आहिनि त ए असांजा पालनहार असांखे बख़्श ऐं असांजे उन्हनि भाइरनि खे बि जिन ईमान आणण में असां खां अगराई कई ऐं मोमिननि बनिस्बत असांजे दिलनि में को कीनू न विझ ऐं असांजा पालनहार बेशक तूं ॾाढो शफ़क़त कंदड़ महिरबान आहीं। أَلَمْ تَرَ إِلَى الَّذِينَ نَافَقُوا يَقُولُونَ لِإِخْوَانِهِمُ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ لَئِنْ أُخْرِجْتُمْ لَنَخْرُجَنَّ مَعَكُمْ وَلَا نُطِيعُ فِيكُمْ أَحَدًا أَبَدًا وَإِنْ قُوتِلْتُمْ لَنَنْصُرَنَّكُمْ وَاللَّهُ يَشْهَدُ إِنَّهُمْ لَكَاذِبُونَ لَئِنْ أُخْرِجُوا لَا يَخْرُجُونَ مَعَهُمْ وَلَئِن قُوتِلُوا لَا يَنصُرُونَهُمْ وَلَئِن نَّصَرُوهُمْ لَيُوَلُّنَّ الْأَدْبَارَ ثُمَّ لَا يُنصَرُونَ لَأَنتُمْ أَشَدُّ رَهْبَةً فِي صُدُورِهِم مِّنَ اللَّهِ ذلك بأنهم قوم لا يفقهون उन्हनि ॾांहुं न ॾिठो अथई छा जेकी मुनाफ़िक थिया जे पंहिंजनि उन्हनि भाइरनि खे चवंदा आहिनि जेकी किताब वारनि मां मुनकर आहिनि त जेकॾहिं अव्हां खे वतन मां चढ़ायो वेंदो त बि असीं अव्हां सां गॾु निकरंदासूं ऐं अव्हां जे हक़ में कॾहिं बि कंहिंजो चयो न मञींदासूं ऐं जेकॾहिं अव्हां सां वेड़ कई वेंदी त अव्हां जी ज़रूर मदद कंदासूं ऐं अल्लाह शाहिदी थो ॾिए त बेशक उहे कूड़ा आहिनि। जेकॾहिं तड़बनि त उहे मुनाफ़िक सां वतन मां न निकरंदा ऐं जेकॾहिं उन्हनि सां जंग कबी त खेन मदद न ॾींदा, पर जेकॾहिं खणी मदद ॾींदा त ज़रूर पुठियूं फेराईंदा, वरी खेन मदद न मिलंदी। ऐं मुसलमानो, बेशक अवीं उन्हनि जे दिलनि में अल्लाह खां बि वधीक दहशत वारा आहियो। इहो हिन करे आहे जो उहे बेसमझ क़ौम आहिनि। لا يقاتلونكم جميعا إلا في قرى محصنة أو من وراء جدر بأسهم بينهم شديد تحسبهم جميعا وقلوبهم شتى ذلك بأنهم قوم لا يعقلون كمثل الذين من قبلهم قريبا ذاقوا وبال أمرهم ولهم عذاب أليم كمثل الشيطان إذ قال للإنسان اكفر فلما كفر قال إني بريء منك إني أخاف الله رب العالمين فكان عاقبتهما أنهما في النار خالدين فيها وَذَلِكَ جَزَاءُ الظَّالِمِينَ سب هڪ هند تي اوهان سان ويڙ نه ڪندا پر قلعي واري محكم ڳوٺن ۾ يا ڀتن جي آڙ ۾ پاڻ ۾ انهن جي ويڙ تمام سخت پيل آهي کين گڏ ٿيل ڀائيندو آهين پر انهن جو دليون ڌار ڌار آهن اهو هن ڪري آهي جو اهي بي عقل قوم آهن سندن مثال انہن جے مثال جڑو آہے जेकी खाउन अग वेझो गुजरियल हुआ जिन पंहिंजी कईअ जी सदा चखी ऐं उन्हनि लाइ डुखो ईंदड़ अज़ाब आहे। उन्हनि जो मिसाल शैतान जे मिसाल वांगुरु आहे, जॾहिं माण्हूअ खे चवंदो आहे त काफ़िर थियो, पोइ जंहिं महिल काफ़िर थियो तंहिं महिल हू चवंदो आहे त बेशक आऊं तोखां बेज़ार आहियां ऐं पंहिंजे पालनहार अल्लाह खां डिॼां थो। पोइ ॿिन्ही जी पछाड़ी हीअं थी त ॿई बाहि में हमेशा हूंदा ऐं इहा ज़ालमनि जी सज़ा आहे। يا أيها الذين آمنوا اتقوا الله ولتنظر نفس ما قدمت لغد واتقوا الله إن الله خبير بما تعملون ولا تكونوا كالذين نسوا الله فأنساهم أنفسهم أولئك هم الفاسقون لا يستوي أصحاب النار وأصحاب الجنة أصحاب الجنة هم الفائزون اي ایمان وارو اللہ کان ڈجو اي جگائے ت سب کو شخص سوچے ت سبھانے قیامت لائے چھا اگے موکلیو اتس اي اللہ کان ڈجندا رہو چھو ت جے کی امی کندا ہو تہ بابت اللہ خبر رکھندڑ آہی ऐं उन्हनि जहिड़ा न थियो जिन अल्लाह खे विसारियो, पोइ अल्लाह उन्हनि खां संदन जीअनि जे सुधारे खे विसारायो, उहे बेदीन आहिनि। दोज़खी ऐं बेहिश्ती बराबर न आहिनि, बेहिश्ती मुराद माणींदड़ आहिनि। خشية الله وتلك الأمثال نضربها للناس لعلهم يتفكرون هو الله الذي لا إله إلا هو عالم الغيب والشهادة هو الرحمن الرحيم هو الله الذي لا إله إلا هو الملك القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر سبحان الله عما يشركون هو الله الخالق البارئ المصور له الأسماء الحسنى يسبح له ما في السماوات والأرض وهو العزيز الحكيم جے کڈے ہن قرآن کے کہ جبل تے نازل کریوں ہا تے ضرور ان کے اللہ جے خوف کھاں आजिज पुर्ज़ा पुर्ज़ा थियल ॾिसी हा ऐं इहे मिसाल माण्हुनि लाइ बयान करियूं था त मन उहे ध्यानु कनि। अल्लाह उहो आहे जंहिंखां सवाइ ॿियो को इबादत जो लाइ कोन्हे, जो गुझ ऐं ज़ाहिर जो ॼाणंदड़ आहे, उहो बाझारो महिरबान आहे। अल्लाह उहो आहे जंहिंखां सवाइ ॿियो को इबादत जो लाइक़ नाहे, जो बादशाह تمام پاک ذات سبنی ایبن کا سلامت امن دین وارو نگہبان غالب زبردست وڈائے جو سائیں آہی انہن جے شریک مقرر کرن کا اللہ پاک آہی وہ اللہ خلقن ہار نو بنائیں دڑ شکلوں ٹھاہیں دڑ آہی ان جا سب چنگا نالا ہن جے کی باسمانن ایں زمین میں آہن से सभु संदसि पाकाई बयान कंदा आहिनि ऐं उहो ग़ालिब हिकमत वारो आहे।